सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। उमेर दिनदिनै ढलिराकै छ, उमेर दिनदिनै ढलिराकै छ, आज पनि समयले छलिराकै छ, उमेर दिनदिनै ढलिराकै छ, आज पनि समयले छलिराकै छ, सोध्नेहरूलाई खै के सुनाउन यहाँ, सोध्नेहरूलाई खै के सुनाउन यहाँ, उमेर दिनदिनै ढलिराकै छ, आज पनि समयले छलिराकै छ, सोध्नेहरूलाई खै के सुनाउन यहाँ, जसो तसो जिन्दगी यो चलिराकै छ, जसो तसो जिन्दगी यो चलिराकै छ। तिमीले बिर्सिनि लाखै छ, तिमीले सम्झिनि लाखै छ, जे हुनु त्यो भइसक्यो, दुःख सुख चल्दैछ, जे हुनु त्यो भइसक्यो, दुःख सुख चल्दैछ, तिमीले बिर्सिनि लाखै छ। यात्रामा हिँड्दै जाँदा दो बाटोमा हामी मिसियौँ, एउटै चाहना भएर पनि चौबाटोमा हामी छुटियौँ, जीवन यात्रामा हिँड्दै जाँदा दो बाटोमा हामी मिसियौँ, एउटै चाहना भएर पनि चौबाटोमा हामी सम्झिनी राख्दै छ, आफ्नो सम्झिनी राख्दै छ, जे बित्नु बितिसक्यो, जसो तसो चल्दैछ, जे बित्नु बितिसक्यो, जसो तसो चल्दैछ, तिमीले बिर्सिनी राख्दै छ। तिमीले बिर्सेनी लाखै छ, तिमीले सम्झेनी लाखै छ, जे हुनु थियो भइसक्यो, दुःख सुख चल्दैछ। यही गीतसँगै आज शुभारम्भ गर्न आइपुगेँ बहकिने मनको आजको श्रृङ्खला। अलिक फरक ढङ्गले अरू दिनभन्दा सामुदायिक सूचना नेटवर्क CIM को स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन रेडियो माडी चितवनको उत्पादन हो। कार्यक्रम बहकिने मनसँगै सधैँ जस्तै आज म छु, आज पनि म छु महावीर विश्वकर्मा, त्यसै गरी ट्याक्कै सिसा पारी हुनुहुन्छ आत्मीय मित्र उषा केसी। सधैँ जस्तो तपाईँलाई बहकाउने ती खुराकहरू आज छैनन्, आज धेरैभन्दा धेरै तपाईँका मुक्तकहरू वाचन गर्ने गरी उपस्थित भएको छु। तपाईँ धेरैले धेरै मुक्तक पठाइरहनु भएको छ, अझ धेरै पहिलादेखि पठाइरहनु हुने साथीहरूको मुक्तक अहिलेसम्म पनि वाचन नभएको होला, साताको उत्कृष्टमा पनि नपरेर। त्यसैले आज चाहिँ सकेसम्म धेरै मुक्तकहरू वाचन गरौँ भन्ने लागेको छ। केही तपाईँको मन छुने गीतहरू पनि सुनाउँछु तपाईँलाई, अनि बिचबिचमा म आफ्नै मुक्तकहरू पनि राख्छु। त्यो गीत बज्नुभन्दा अगाडि चाहिँ आफ्नो मुक्तक राख्दै अनि गीत बजाउँदै गर्छु। म धेरै बोल्दिनँ, आज धेरै धेरै धेरै तपाईँका मुक्तकहरू समेट्नु छ मलाई, हेरौँ कति सक्छु। हरेक बाजीमा हार भएपछि उसको बोलीमा तरबार भएपछि, हरेक बाजीमा हार भएपछि उसको बोलीमा तरबार भएपछि, कसरी बस्नु म त्यो हृदयमा, हृदयको नाममा कारागार भएपछि, हृदयको नाममा कारागार भएपछि। कपिलवस्तुबाट सबिना पौडेलले पठाउनु भएको यो मुक्तक अर्को वाचन गर्छु। गोमा भट्टराई अर्घा खाँची पतौटी नौका हुनुहुन्छ। कोही कसैको यादमा आज गलेर यस्तो भए, आफ्नै भन्ने निष्ठुरीले छलेर यस्तो भए, कोही कसैको यादमा आज गलेर यस्तो भए, आफ्नै भन्ने निष्ठुरीले छलेर यस्तो भए। उच्च शीर्षगर माथा झुक्ने मन थिएन, पिरतीको स्तम्भ यो ढलेर यस्तो भए, पिरतीको स्तम्भ यो ढलेर यस्तो भए। जब मेरो दुःखमा तिम्रो आँसु टिलपिल हुँदैन, अनि मेरो आँसुले तिम्रो मन शिथिल हुँदैन, जब मेरो दुःखमा तिम्रो आँसु टिलपिल हुँदैन, अनि मेरो आँसुले तिम्रो मन शिथिल हुँदैन, सम्झन्छु घरिघरि तिम्रो शरीर नै पत्थरको छ, त्यसैले त भगवानको शरीरभित्र दिल हुँदैन, त्यसैले त भगवानको शरीरभित्र दिल हुँदैन। समीर कार्की कोरोबारी एक झापा हाल दक्षिण कोरियामा हुनुहुने मित्रको यो मुक्तक। अर्को वाचन गर्छु कृष्ण घिमिरेको छत्रगञ्ज चार अर्घा खाँसीका हुनुहुन्छ। गाउँ छोडी सहर झर्नेलाई सम्झना छ, मलाई छोडी उसको भर पर्नेलाई सम्झना छ, धोका दिई मेरो मुटु टुक्रा टुक्रा पारे पनि, त्यो सिउँदोमा पराएको सिन्दुर भर्नेलाई सम्झना छ, त्यो सिउँदोमा पराएको सिन्दुर भर्नेलाई सम्झना छ। अर्को पनि वाचन गर्छु म। पुरुनो पौडेल कोहलपुर बाँके हाल किर्तिपुरमा हुनुहुन्छ उहाँ। पत्थर बनाइन्छ अनि फूल बनाइन्छ, आस्थाको आदान प्रदान पुल बनाइन्छ, पत्थर बनाइन्छ अनि फूल बनाइन्छ, आस्थाको आदान प्रदान पुल बनाइन्छ, यदि लागोस् यदि यदि लागेको होस् कतै प्रेमको खडेरी, पक्कै यही हृदयलाई मूल बनाइन्छ, पक्कै यही हृदयलाई मूल बनाइन्छ। यस्तै अर्को मुक्तक अघि सार्छु, माधव पोखरेल अनुराग देवघाट तनहुँका मित्रको। जसलाई राखे यी आँखाका नानी बनाएर, गएकी छ उही आज खरानी बनाएर, जसलाई राखे यी आँखाका नानी बनाएर, गएकी छ उही आज खरानी बनाएर, बच्चा मात्रै हुने भए सायद हुँदैन थियो यस्तो, ठुलै गल्ती गरे उदैव जवानी बनाएर, ठुलै गल्ती गरे उदैव जवानी बनाएर। शिशिर रेग्मी सुमन दाङ देखुरीका मित्रको मुक्तक पनि म वाचन गर्छु। घर छाडेर पढ्नलाई सहर पठाइयो, र सधैँ सम्झिरहने मिठो प्रहर पठाइयो, घर छाडेर पढ्नलाई सहर पठाइयो, र सधैँ सम्झिरहने मिठो प्रहर पठाइयो, जिन्दगी एक्लै नचल्ने भएकोले होला, सायद पिपलुलाई साथ दिन बर पठाइयो, सायद पिपलुलाई साथ दिन बर पठाइयो, जिन्दगी एक्लै नचल्ने भएकोले होला भन्नुभएको छ। अर्को मुक्तक अघि सार्छु म। प्रतीक पोखरेल कोपवा छ कपिल वस्तु। रातमा एक होल टिलपिल तारा देख्छु, अरूको ठिकै तर आफ्नो जिन्दगी आवारा देख्छु, रातमा एक होल टिलपिल तारा देख्छु, अरूको ठिकै तर आफ्नो जिन्दगी आवारा देख्छु, भन्नेले भन्लान के नै गर्छ यो हरुवाले, म भने त्यही हारमा जित्ने सहारा देख्छु, म भने त्यही हारमा जित्ने सहारा देख्छु। अर्को मुक्तक पनि अघि सार्छु। संगीता कुमार अञ्जुले गुल्मी अहिले बुटोलमा हुनुहुन्छ। कहिले प्रियसी बनाएर, कहिले निष्ठुरी बनाएर, पठाउँछौ यादहरू आँधी अनि हुरी बनाएर, कहिले प्रियसी बनाएर, कहिले निष्ठुरी बनाएर, पठाउँछौ यादहरू आँधी अनि हुरी बनाएर, अन्धो प्रेमको कठघरामा मन पनि प्रयोग गर्यौ, कहिले मलाई छोरी कहिले खुकुरी बनाएर, कहिले मलाई छोरी कहिले खुकुरी बनाएर। अर्को एउटा मुक्तक पनि अघि सार्छु। खोटाङ्गेले हाम्रो लमजुङ भन्न पाउनु पर्छ, जाजरकोटले इलामेली भन्न पाउनु पर्छ। खोटाङ्गेले हाम्रो लमजुङ भन्न पाउनु पर्छ, जाजरकोटले इलामेली भन्न पाउनु पर्छ। हाम्रो देश धनी भएको हेर्ने भए सरकार, मुस्ताङको स्याउले बजार टन्न पाउनु पर्छ, मुस्ताङको स्याउले बजार टन्न पाउनु पर्छ। दिपेन्द्र अश्रुमाली, खोटाङ छोरम्बु सापातेल, हाल मलेसियामा हुनुहुने मित्रको मुक्तक मैले भाषण गरे। पछिल्लो समय नेपाली साहित्यको मुक्तक विधा फस्टाउँदो क्रममा छ। तपाईँ धेरैले मन पराउनुहुन्छ यो छोटो र टक्क मनमा छुने। एउटा तपाईँलाई जानकारी पनि गराइहालौँ कि यही भदौ 27 गतेबाट सुरु भएको छ काठमाडौँको भिरकुटी मण्डपमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा, जुन असोजको 5 गतेसम्म सञ्चालन हुनेछ। यो साहित्यिक यो पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रामा असोज 1 गते भने दिउँसो 3 बजेदेखि नेपाली मुक्तकको लोकप्रियता भन्ने विषयमा अन्तर्क्रिया हुँदैछ। अन्तर्क्रियामा वरिष्ठ साहित्यकार चेतन कार्की, समालोचकहरू डाक्टर शैलेन्दु प्रकाश नेपाल र ज्ञानु अधिकारीले नेपाली मुक्तकका अनुसन्धानकर्ता बादल घिमिरेको साथमा अन्तर्क्रिया गर्दै हुनुहुन्छ। नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा हुने हो यो असोज 1 गते दिउँसो 3 बजेदेखि भिरकुटी मण्डपमा हुने यो कार्यक्रम। यसमा सोही दिन 20 प्रतिनिधि मुक्तकारहरूले मुक्तक पनि वाचन गर्नुहुन्छ र म पनि आउनेछु त्यहाँ मुक्तक वाचन गर्नको लागि। अलि पाइकमा पर्नुहुने साथीहरू कोही नजिक हुनुहुन्छ भने आउनुहोला। नेपाली मुक्तकको विषयमा, नेपाली मुक्तक साहित्यको यसको विकासक्रम, यसको पछिल्लो अवस्था वृहत रूपमा अन्तर्क्रिया हुनेछ र 20 प्रतिनिधि मुक्तकारहरूले मुक्तक पनि वाचन गर्नुहुनेछ। म पनि रहनेछु त्यही 20 भित्र नै। असोज 1 गते दिउँसो 3 बजे हुनेछ भिरकुटी मण्डपमा, काठमाडौँको भिरकुटी मण्डपमा। यो जानकारी पनि तपाईँलाई गराएँ। केही मुक्तक पनि म अझै वाचन गर्छु। म देखिरहेको छु केही साथीहरूले फोन गर्नुभएको छ कार्यक्रममा, तर आज म फोन लिन तपाईँहरूकोलाई नरिसाउनुहोस् न। आज म धेरैभन्दा धेरै मुक्तकहरू वाचन गर्छु, मैले अब बढी बोल्नै हुँदैन, म मुक्तक सुरु गरिहाल्छु। सपनीमा आउँछे सताइरहन्छे पुरानो घाउको ट्याउँछे सताइरहन्छे, सपनीमा आउँछे सताइरहन्छे पुरानो घाउको ट्याउँछे सताइरहन्छे, लुटेर त सब थोक लगेकै थिए अझै खै के पाउँछे सताइरहन्छे, अझै खै के पाउँछे सताइरहन्छे। अनुप नेपाल, विराटनगरका मित्रको यो मुक्तक। अर्को पढ्छु म जगत जीएम दमा चौर सल्यानका मित्रको। अदालतमा मेरो नामको इजलास हुनेछ, त्यसपछि कारागारको बास हुनेछ, जब प्रेम पीडितको दिन आउनेछ नि साथी, तब हुनेछ सत्य तथ्य पर्दाफास हुनेछ, तब हुनेछ सत्य तथ्य पर्दाफास हुनेछ। अर्को अघि सार्छु विवेक आले, जल्पा 9 बर्मु पाल्पा, हाल केरवानी 6 सिमरहाना रूपन्देहीमा हुनुहुन्छ। सम्झेर विगतलाई तन दुख्दो रहेछ, अनि बल्झिएर यादहरू मन दुख्दो रहेछ, जति भुलाउन खोज्छु मनका जलनहरू, त्यति नै मन झन झन दुख्दो रहेछ, त्यति नै मन झन झन दुख्दो रहेछ। अर्को आँधी ल्याउनेछ होरी ल्याउनेछ, मुटुमै घोस्ने छोरी ल्याउनेछ, आधी ल्याउनेछ होरी ल्याउनेछ, मुटुमै घोच्ने छोरी ल्याउनेछ, मायामा यस्तै शङ्का गरे समयले नमेट्ने दूरी ल्याउनेछ, समयले नमेट्ने दूरी ल्याउनेछ। कृष्ण घरती भुजेल स्याङ्जा हाल पोखरा 11 कास्कीमा कास्कीका हुनुहुन्छ। अर्को पनि म अघि सार्छु मन्दिरमा फुलपाती चढाएर धुपदीप लड्डु पैदल नाना भाती चढाएर धर्म गरेकै त हो कसरी भन्छौ तिमी, भगवान हुँदैन त्यो पत्थरमाथि चढाएर, भगवान हुँदैन त्यो पत्थरमाथि चढाएर। सुभद्रा सुनार आँचल साहित्य कला पुञ्ज मकवानपुरबाट पठाउनु भएको छ। अर्को पनि म वाचन गर्छु भुइँको धुलो र आकाशको जुन सुहाउँदैन, कसले भने तिमीलाई मेरी हुन सुहाउँदैन, भुइँको धुलो र आकाशको जुन सुहाउँदैन, कसले भने तिमीलाई मेरी हुन सुहाउँदैन, धैर्य गर खुसीका पल समेटेर आउँछु, ती आँखालाई यति बिघ्न रुन सुहाउँदैन, ती आँखालाई यति बिघ्न रुन सुहाउँदैन। नवराज नवोदित लेगुवा धनकुटा हाल अबुधाबी UAEमा हुनुहुन्छ। सुन्दैछु उनको दिलै टुट्यो रे, खै किन आँसुको मुलै फुट्यो रे, हिजोसम्म त सँगै देखेथे बिचरा आज साथै छुट्यो रे, बिचरा आज साथै छुट्यो रे। असुल बस्नेत चैनपुर 9 संखुवा सभाका मित्रको यो मुक्तक। अर्को वाचन गर्छु तिमीसँग हैसियत बराबर बनाउनेछु, हरबार लोभ्याउने अधर बनाउनेछु, तिमीसँग हैसियत बराबर बनाउनेछु, हरबार लोभ्याउने अधर बनाउनेछु, मेरो दिल दुर्गम भनी बस्न इन्कार गर्यौ, डेरा सर्न रहर लाग्ने सहर बनाउनेछु, डेरा सर्न रहर लाग्ने सहर बनाउनेछु। बसन्त ओली ढिकपुर तीन दुन्द्रा दाङका मित्रको यो मुक्तक। अर्को पनि अघि सार्छु एउटा। अलिकति बेकार आफ्नो हाल भएर हो यस्तै नराम्रो ताल भएर हो। राजेश विश्वकर्मा धनसिंहपुर दुई सूर्यपुर कैलाली हाल भारतमा हुनुहुन्छ। अलिकति बेकार आफ्नो हाल भएर हो यस्तै नराम्रो ताल भएर हो तिमीबाट टाढा हुने रहर मेरो कहाँ हो र जिन्दगीमा यस्तै अलि बबाल भएर हो जिन्दगीमा यस्तै अलि बबाल भएर हो। उहाँको मुक्त पनि वाचन गरेँ। अब भने अर्को गीत म तपाईँलाई सुनाउँछु, त्योभन्दा अगाडि मेरो आफ्नै मुक्तक राख्छु र त्यो गीतमा हामी लागौँला। यात्राबाट एउटा मान्छे कम भएको छ, यात्राबाट एउटा मान्छे कम भएको छ, सम्झनामा भने धमाधम भएको छ। यात्राबाट एउटा मान्छे कम भएको छ, सम्झनामा भने धमाधम भएको छ। छ न त छ एउटा बाँच्नै पर्ने जीवन, त्यो पनि त हिजो आज खत्तम भएको छ, त्यो पनि त हिजो आज खत्तम भएको छ। फुलको थुङ्गा बाहिर गयो गङ्गाको पानीमा, कहिले बेटा होला हेर जइयो जिन्दगानी। नियतिले मलाई रेटिरहन्छ यादहरू बनी लखेटिरहन्छ, नियतिले मलाई रेटिरहन्छ यादहरू बनी लखेटिरहन्छ। जोसँग टाढा जान चाहन्छु सपनीमा उही भेटिरहन्छ, सपनीमा उही भेटिरहन्छ। गजेन्द्र अतीत बोहरा कैलालीका हुनुहुन्छ, हाल मरुभूमिको देश बहराइनमा। उहाँको मुक्त मैले वाचन गरेँ। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको कार्यक्रम बहकिने मन रेडियो माडी चितवनले उत्पादन गर्ने गर्दछ। म छु महावीर विश्वकर्मा तपाईँको साथमा, अनि ट्याक्कै यो सिसा पारिपट्टि बसेर यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिइरहनु भएको छ उषा केसीजीले, अनि धेरै धेरै रेडियोहरूमा रहनु भएको छ धेरै साथीहरू जो प्रविधि कक्षमा बसेर साथ दिइरहनु भएको छ। मलाई जानकारी प्राप्त भएका रेडियोहरूको नाम यहाँनिर वाचन गर्छु जसबाट कार्यक्रम बहकिने मन प्रसारण भइरहेको छ भनेर म ढुक्क छु। मैले यहाँनिर नाम लिइनँ भने जन होला, मलाई त्यो नाम प्राप्त भएको छैन तपाईँको रेडियोको, र मलाई तपाईँले नाम जानकारी पनि दिनुहोला, म अर्को हप्ताबाट वाचन गर्नेछु। काठमाडौँमा रेडियो उपत्यका र रेडियो बागमतीबाट तपाईँ कार्यक्रम सुन्न सक्नुहुन्छ। नुवाकोटमा रेडियो नुवाकोट, धादिङमा रेडियो बिहानी र रेडियो राजमार्ग, चितवनमा रेडियो माडी, रेडियो ध्रुवतारा र रेडियो अर्पण, मकवानपुरमा रेडियो मकवानपुर, रेडियो निकास, रेडियो पालुङ र रेडियो शक्ति, नवलपरासीमा रेडियो परासी र रेडियो मध्यबिन्दु, रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदह, सोलुखुम्बुमा शिखर एफएम, कैलालीमा रेडियो डौना बेबरी, फुलबारी एफएम र टिकापुर एफएम, प्युठानमा रेडियो मान्डवी, रेडियो प्युठान, बाँकेमा रेडियो कृष्णसार, सर्लाहीमा रेडियो एकता, दाङमा रेडियो गणतन्त्र, रेडियो प्रकृति एफएम, रेडियो झरना एफएम, रेडियो नयाँ युग, रेडियो हाम्रो पहुँच, रेडियो हापुरे, धनगढीमा रेडियो सुदूर सन्देश, पाल्पामा रेडियो रामपुर, कञ्चनपुरमा रेडियो महाकाली, रुकुमा रेडियो सानीभेरी र रेडियो उत्तरगंगा, रोल्पामा रेडियो रोल्पा, डोटीमा रेडियो त्रिवेणी, अछाममा रेडियो रामारोशन, सुर्खेतमा रेडियो सुर्खेत एफएम, बुलबुले एफएम, जागरण एफएम र रेडियो भेरी, कपिलवस्तुमा रेडियो समानता, भोइस एफएम र रेडियो परिवर्तन, बर्दियामा रेडियो गुरुबाबा र रेडियो बबई, संखुवा सभामा खाँदबारी एफएम, सल्यानमा रेडियो शारदा र रेडियो कपुरकोट रामेछापमा हजुरको रेडियो, उदयपुरमा रेडियो उदयपुर र रेडियो त्रियुगा, महोत्तरीमा रेडियो सुनगाभा, अर्घाखाँचीमा रेडियो अर्घाखाँची, रेडियो देउराली र रेडियो सूर्योदय, कास्कीमा रेडियो लेखनाथ, गुल्मीमा रेडियो पुष्पाञ्जलि, गोर्खामा रेडियो मनोकामना, बैतडीमा रेडियो निङ्ला सैनी, डडेलधुरामा रेडियो अमरगढी, ओखलढुङ्गामा आफ्नो एफएम, सिन्धुलीमा रेडियो सिन्धुलीगढी र रेडियो सिद्धबाबा, धनगढीमा रेडियो सुदूर सन्देश, जाजरकोटमा रेडियो खलङ्गा, पर्सामा गढीमा एफएम, दार्चुलामा रेडियो दार्चुला, पाँचथरमा रेडियो सुम हातलुङ, बागलुङमा रेडियो परिवर्तन। मलाई जानकारीमा यी रेडियोहरूको आधिकारिक रूपमा रेडियोहरूका साथीहरूले मलाई जानकारी दिनुभएकोले मैले कार्यक्रममा वाचन गरेँ उहाँहरूको नाम। यदि तपाईँको रेडियोबाट कार्यक्रम प्रसारण भइरहेको छ र मैले यहाँ नाम लिन छुटाएको भए तपाईँले फेसबुक पेजमा जानकारी दिन सक्नुहुन्छ। बहकिनीमन BAHAKINEMAN बहकिनीमन टाइप गर्नुहोला फेसबुकको सर्च अप्सनमा गएर, त्यहाँ 63,000 भन्दा धेरैले लाइक गरिसक्नु भएको एउटा पेज आउँछ, त्यही हो कार्यक्रमको आधिकारिक पेज। याद गर्नुहोला, 63,000 भन्दा धेरैले लाइक गरिसक्नु भएको पेज मात्रै कार्यक्रमको आधिकारिक पेज हो। यही नाममा मैले अरू पेजहरू पनि देखेको छु, त्यतातिर चाहिँ नहल्झिनुहोला। म केही मुक्तकहरू वाचन गर्छु यो क्रममा। मलाई छोडी अन्त कतै जाऊ भनेकै होइन, जानु गयो फेरि फर्किआऊ भनेकै होइन। मलाई छोडी अन्त कतै जाऊ भनेकै होइन, जानु गयो फेरि फर्किआऊ भनेकै होइन। भयो होला गल्ती कतै अन्जानमा मैबाट, मेरै सामु अर्कैको हात समाऊ भनेकै होइन, मेरै सामु अर्कैको हात समाऊ भनेकै होइन। विष्णु पाठक, रामपुर पाल्पाको मित्रको। शान्ति प्रेम अहिंसा र समर्पणका लागि लिइन्थ्यो बुद्धलाई यहाँ उदाहरणका लागि। शान्ति प्रेम अहिंसा र समर्पणका लागि लिइन्थ्यो बुद्धलाई यहाँ उदाहरणका लागि। अस्ताए राम अनि फस्टाएपछि हरामहरू, कसलाई गुहार्ने कलीमा संरक्षणका लागि, कसलाई गुहार्ने कलीमा संरक्षणका लागि। खतिवटा समीर गाईघाटका हुनुहुन्छ, उदयपुरका। उहाँको यो मुक्तक, अर्को मुक्तकमा वाचन गर्छु। कर्बु लामा लिमाटाङ नौ हुम्लाका हुनुहुन्छ। जब जब समस्या विकराल हुनेछ तब परेलीमा आँसुको ताल हुनेछ। जब जब समस्या विकराल हुनेछ तब परेलीमा आँसुको ताल हुनेछ। यस्तो लाग्छ यस्तै निरन्तर हुँदो हो भने अन्तमा आँसुको पनि अनिकाल हुनेछ, अन्तमा आँसुको पनि अनिकाल हुनेछ। त्यस्तै होस्, आँसुहरू चाहिँ कहिले पनि आउन नपरोस् आँखामा, यति भनौँ। मुक्त कवि सार्जुमा अविनाश थापा सिन्धुलीका हुनुहुन्छ। लुट्छ आफन्तले गाँस आफन्तको, शत्रुभन्दा बढी त्रास आफन्तको। लुट्छ आफन्तले गाँस आफन्तको, शत्रुभन्दा बढी त्रास आफन्तको। मुखमा राम राम बगलीमा हुन्छ छुरा, यस्तै हुन्छ हजुर काम बदमास आफन्तको, यस्तै हुन्छ हजुर काम बदमास आफन्तको। अविनाश थापा सिन्धुलीका मित्रको यो मुक्तक। अर्को भाषण गर्छु, गोविन्द समर्पण कालागाउँ अछामका हुनुहुन्छ। यस्तै हो हेर जिन्दगी भनेको, जिउला नि हाँसेर जिन्दगी भनेको। यस्तै हो हेर जिन्दगी भनेको, जिउला नि हाँसेर जिन्दगी भनेको। मैले हाँस्नु छ, खेल्नु छ, रमाउनु छ, दुई दिनको सम्झेर जिन्दगी भनेको, दुई दिनको सम्झेर जिन्दगी भनेको। अर्को पनि म भाषण गरिहाल्छु एक क्रममा। रामजी दिताल लमजुङका हुनुहुन्छ। धोका मात्रै होइन छल हुँदो रहेछ, छलभित्र अझै धेरै बल हुँदो रहेछ। धोका मात्रै होइन छल हुँदो रहेछ, छलभित्र अझ धेरै बल हुँदो रहेछ। के सार भो बाँच्नुको हार्नु परेसी, जिन्दगी नै भासिने दलदल हुँदो रहेछ, जिन्दगी नै भासिने दलदल हुँदो रहेछ। कार्यक्रम बहकिनी मनमा छौँ। आज तपाईँका धेरैभन्दा धेरै मुक्तकहरू वाचन गर्न खोजिरहेको छु। तपाईँले 400 बढी मुक्तकहरू पठाउनुहुन्छ साताको छ उत्कृष्ट मुक्तक सेगमेन्टका लागि। जम्मा 6 मात्र हामी लिएर आउने गर्छौँ। त्यसो हुनाले कहिलेकाहीँ चाहिँ यसरी धेरैभन्दा धेरै साथीहरूको वाचन गरौँ भन्ने लाग्छ। धर्मराज भट्ट अनपा 3 खैराना कैलालीका हुनुहुन्छ। हाल श्री भैरव निमावि बाझकानी 4 डोटीमा बाझककानी लेख्नु भएको होला। पहिले माया दिई मताएर गइन् पछि बेचमै छोडी सताएर गइन्। पहिले माया दिई मताएर गइन् पछि बेचमै छोडी सताएर गइन्। म सोझोलाई के थाहा उनको स्वार्थी माया, नाम ठेगाना पनि उल्टो बताएर गइन्, नाम ठेगाना पनि उल्टो बताएर गइन्। निकै अप्ठ्यारो पर्छ यस्तो भयो भने चाहिँ। अर्को मुक्त गगि सार्छु। महेश भूषाल सन्धि खर्का मिडिया चोक अर्घाखाँचीका हुनुहुन्छ। लौ कति बग्छस् आँसु बगेर देखा, सक्छस् भने भाग्यलाई ठगेर देखा। कति मलाई मात्रै बत्ती पोल्छस्, मेरो दुखाइ उसलाई लगेर देखा, मेरो दुखाइ उसलाई लगेर देखा। अर्को मुक्तक पनि अघि सारिहाल्छु। जिन्दगीमा कोही मान्छे खास हुनुपर्छ, ऊ मेरै हो भन्ने मिठो आभास हुनुपर्छ। अपेक्षा चन्द महेन्द्र नगर कञ्चनपुरका मित्रको मुक्तक हो यो। जिन्दगीमा कोही मान्छे खास हुनुपर्छ, ऊ मेरै हो भन्ने मिठो आभास हुनुपर्छ, हो मायाको नयाँ इतिहास रचनाका लागि एक अर्काप्रति अटल विश्वास हुनुपर्छ, एक अर्काप्रति अटल विश्वास हुनुपर्छ। विश्वासमा अडेको हुन्छ सम्बन्ध, त्यसैले पनि विश्वासको निकै महत्त्व हुन्छ सम्बन्धहरूमा। माया शब्दको आधार मेटाइदिन्छु भन्छे, हाम्रो निशानी प्यार मेटाइदिन्छु भन्छे। माया शब्दको आधार मेटाइदिन्छु भन्छे, हाम्रो निशानी प्यार मेटाइदिन्छु भन्छे। आफू परदेशमा कसैले सम्झाइ बुझाइदिनु, चलिरहेको रक्त संसार मेटाइदिन्छु भन्छे, चलिरहेको रक्त संसार मेटाइदिन्छु भन्छे। निरोज चौलागाई सिन्धुली काफ्रेटार पाँचका मित्रको यो मुक्तक। अर्को एउटा पनि वाचन गर्छु। जिन्दगीको घटाउबाट अनि जोडबाट मान्छे सधैँ पीरमा हुन्छ एउटा न एउटा तोडबाट। जिन्दगीको घटाउबाट अनि जोडबाट मान्छे सधैँ पीरमा हुन्छ एउटा न एउटा तोडबाट। यहाँ हरेक सम्बन्धहरू असामयिक टुक्रिन्छन्, मैले यही ज्ञान पाएको छु मुना अनि मदनको बिछोडबाट। मैले यही ज्ञान पाएको छु मुना अनि मदनको बिछोडबाट। सञ्जय बराल किरामचोक एक धादिङका मित्रको यो मुक्तक। अर्को गीत सुनाउँछु म तपाईँलाई, त्योभन्दा अगाडि मेरो मुक्तक राख्छु र सँगै गीतमा जान्छौँ हामी। सधैँ आँसुहरूको हुलदङ्गा भएर म बाँचेको छु चराकी चङ्गा भएर। सधैँ आँसुहरूको हुलदङ्गा भएर म बाँचेको छु चराकी चङ्गा भएर। अर्काको जिन्दगी हेरेर लोभिन्छु, आफ्नो त बित्ने भो लफङ्गा भएर, आफ्नो त बित्ने भो लफङ्गा भएर। यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी। जिन्दगी आफै बितिरहन्छ, यो आफ्नै चक्रमा घुमिरहन्छ। फेरि पनि केही बाँच्न जान्नेहरू जिन्दगी आफू अनुकूल बाँच्न खोज्छन्, बाँच्न सक्छन् पनि। तर जिन्दगी अव्यवस्थित ढङ्गले अगाडि बढाइरहेकाहरू, जिन्दगी लोफर तरिकाले अगाडि बढाइरहेकाहरू चाहिँ यसै गरी बित्दैछ जिन्दगी भन्छन्। जिन्दगी जसरी बित्छ टुलु टुलु हेरेर बस्छन्। कुनै दिन कुनै समय जुन दिन जिन्दगीको समीक्षा गर्न मन लाग्छ, त्यतिखेर समय आफूभन्दा निकै पर पुगिसकेको हुन्छ। जिन्दगी आफ्नै चङ्गुलबाट फुत्केर निकै अघि हिँडिरहेको हुन्छ, दगुरिरहेको हुन्छ, अनि हामी पछाडि बसेर टुलु टुलु हेरिरहन्छौँ मात्रै। यो धेरैले महसुस पनि गरेका छौँ, धेरैले महसुस गरेका पनि छैनौँ। कुन धारमा पर्नुहुन्छ तपाईँ आफै छुट्याउनु होला। कार्यक्रम बहकिनी मनमा छौँ र आज धेरैभन्दा धेरै मुक्तकहरू वाचन गरिरहेको छु म, त्यसो गर्न चाहिरहेको छु। हेरौँ अझै केही मुक्तकहरू छन्, आज लिएर आएको मुक्तकहरू वाचन गरेर भ्याउँछु कि भ्याउँदैन। पछिल्लो समय नेपाली साहित्यको मुक्तक विधाले निकै नै फड्को मारिरहेको त्यो अनुभव तपाईँले पनि गर्नुभएको होला मैले गरेको जस्तै। विभिन्न देशहरूमा पनि मुक्तक सम्बन्धी विभिन्न संस्थाहरू भनौँ समिति भनेर त्यो भइरहेको छ। जस्तै नेपाल मुक्तक प्रतिष्ठानको केही देशहरूमा शाखा पनि खुलेको छ। तपाईँलाई जानकारी गराउँ, केही दिन अघि नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको पहिलो साधारण सभा चाहिँ सम्पन्न भएको थियो। आज दिउँसो मेरो कुरा भएको थियो फेसबुकमा यसका अध्यक्ष युवराज बस्नेत बन्दीजीसँग, बन्दी लेख्नुहुन्छ उहाँ आफ्नो उपनाम। यो 1 सेप्टेम्बरमा हो कार्यक्रम भएको, 1 सेप्टेम्बर भनेपछि आज 15 भदौको 16 गते यो कार्यक्रम भएको थियो मलेसियामा, जुन साधारण सभाले 13 जनाको कार्य समितिलाई पूर्णता दियो। त्यस्तै अब प्रतिनिधि मुक्तक संग्रह निकाल्ने भनेर त्यो जानकारी पनि उहाँहरूले त्यहीँ दिनुभएको थियो। र अर्को महत्त्वपूर्ण कार्य, नेपाल मुक्तक प्रतिष्ठान मलेसियाले सुनकोशी बाढी पहिरो पीडितहरूको लागि सहयोग पनि गर्दैछ र 1,56,000 सङ्कलन गरेको भनेर पनि मलाई आज दिउँसो युवराजजीले भन्दै हुनुहुन्थ्यो। यो जानकारी पनि मैले तपाईँलाई गरेँ। अहिले यो पछिल्लो समय भएको प्रविधिको विकास अनि यसै गरी साहित्यमा समर्पित साथीहरू छरिएर रहँदाखेरि पनि जुन देशहरूमा पुगे पनि त्यहीँ विभिन्न साहित्यिक समूहहरू बन्ने गरेको छ, निकै खुसी लाग्छ यस्तो सुनिरहँदाखेरि। म मुक्तक वाचनकै क्रमलाई अगाडि सार्छु। थिएन छेकबार कुन कुन आउन सक्थ्यो, आँसु बग्दै आँखामा खुन आउन सक्थ्यो। थिएन छेकबार कुन कुन आउन सक्थ्यो, आँसु बग्दै आँखामा खुन आउन सक्थ्यो। हो म त्यही भएर बाँचिरहेछु हरेक साल, त्यो झ्याउरे गीतपछि शोक धुन आउन सक्थ्यो। त्यो झ्याउरे गीतपछि शोक धुन आउन सक्थ्यो। वाई आर विवश मङ्गलटार खोटाङका मित्रको यो मुक्तक मैले वाचन गरेँ। अर्को मुक्तक अघि सार्छु म। सस्तो दाममै बेच्ने थिए पीर बिक्छ भने, सस्तो दाममै बेच्ने थिएँ पीर बिक्छ भने, त्यो सँगै यो फुटेको तकदिर बिक्छ भने, दिने थिएँ बरु एउटा किडनी उपहारमा, मुटुभित्रको उसको यो तस्बिर बिक्छ भने, मुटुभित्रको उसको यो तस्बिर बिक्छ भने। गीता विष्ट भेङ्ग्री प्युठानका हुनुहुन्छ, उहाँको मुक्तक मैले वाचन गरेँ। अर्को मुक्तक अघि सार्छु। देखि अनि खोजे जस्तै विधान भइदिए, मेटाएर सारा दुःख निदान भइदिए, आफ्नैबाट धोका पाई किन रुन्थे मान्छे, मन जाँच्ने पनि छुट्टै विज्ञान भइदिए, मन जाँच्ने पनि छुट्टै विज्ञान भइदिए। विक्रम अर्पण 5 थर प्रामबुङ, हाल नेपाली संचार रेडियो मलेसिया शाखामा हुनुहुँदो रहेछ। धन्यवाद तपाईँलाई। संचार क्षेत्र पनि विकास भइरहेछ, नेपाली संचार रेडियो मलेसिया शाखामा हुनुहुँदो रहेछ। हेमराज जोशी कृष्णपुर 2 बाणी कञ्चनपुरका मित्रको मुक्तक म वाचन गर्छु। मेरो देवताको नराम्रो हार भयो, तिम्रो भगवानको विजय शानदार भयो। मेरो देवताको नराम्रो हार भयो, तिम्रो भगवानको विजय शानदार भयो। मेरो आँसु तिमीले रित्याएपछि तिम्रो आँसु नै मलाई उपहार भयो, तिम्रो आँसु नै मलाई उपहार भयो। हेमराज जोशीको यो मुक्तक। अर्को पनि अघि सार्छु म। साहित्य प्रेमी कपिल लामिछाने दाङ बेलझुण्डी, हाल मलेसियामा हुनुहुन्छ। प्रेम प्रस्ताव राखे मलाई गुलाब दिएर, स्वीकार्न बाध्य बनाई दबाब दिएर। प्रेम प्रस्ताव राखे मलाई गुलाब दिएर, स्वीकार्न बाध्य बनाई दबाब दिएर। आऊ ऊ छुट्टिने बहाना खोज्दैछ हेर्नुहोस्, आज ऊ छुट्टिने बहाना खोज्दैछ हेर्नुहोस्। मनमुटु हलचल पारी तनाव दिएर, मनमुटु हलचल पारी तनाव दिएर। प्रेम भन्ने चिज यो जतिखेर पनि तनाव दिएरै आउँछ, तनाव दिएरै जान्छ, रहँदाखेरि पनि तनाव दिन्छ। यसरी हेर्दाखेरि तनावै तनाव बिचको अर्को एउटा कुरा प्रेम हो भन्ने चाहिँ होइन, यसलाई लिनेहरूले कसरी लिन्छन् भन्ने कुरा हो। आधा गिलास पानी देखाइदिएर त्यसको बारेमा बोल्न लगाइयो भने पनि कसैले यो गिलास आधी भरी छ भन्लान्, कसैले यो गिलास आधी खाली छ भन्लान्, कुरा एउटै हो, बुझाइ के हुन्छ भन्नेमा मात्रै फरक। प्रेमले जीवन बाँच्ने एउटा निकै ठुलो शक्ति दिने गर्छ। त्यसलाई तनावको रूपमा लियो भने त्यो तनाव पनि हुनसक्छ, आफ्नो समय आफूले व्यवस्थित गर्न नसकिरहँदा त्यही समय अर्कोको लागि छुट्याउनु पर्ने, भेटघाट गरिरहनु पर्ने सोचाइहरू त्यस्तै आउने, त्यसलाई अब त्यही रूपमा लियो भने त्यो तनाव पनि हुनसक्ला। पुष्प कश्यप प्युठानका मित्रको मुक्तक म अघि सार्छु। तिमीभित्र मायाको खानी खोज्दैछु, म अटेको आँखाको नानी खोज्दैछु। कुन युगको माया गरौँ थाहै भएन, रोमियो र जुलियटको कहानी खोज्दैछु, रोमियो र जुलियटको कहानी खोज्दैछु। यो माया गर्नको लागि युगले चाहिँ खासै फरक पार्दैन होला, हरेक युगहरूमा उस्तै तरिकाका माया हुन्छन्। प्रेमको भाषा पनि फरक हुँदैन, यसको अनुभव पनि फरक हुँदैन, यति भन्छु। अब 3 मुक्तक बाँकी छन्, सर र भाषण गर्छु अनि कार्यक्रमबाट छुट्टिनु पर्ने बेला पनि हुन्छ। थाहा छैन नक्कली हो कि सक्कली आउँछ, तर आउन त तिम्रो याद झलझली आउँछ। थाहा छैन नक्कली हो कि सक्कली आउँछ, तर आउन त तिम्रो याद झलझली आउँछ। अचेल त ऐनामा हेर्दा आफ्नै यो चेहरा नि छिनछिनमा रङ बदली बदली आउँछ, छिनछिनमा रङ बदली बदली आउँछ। इन्धन डेबी भण्डारी गुल्मी हाल रेगिस्तान मरुभूमिमा हुनुहुन्छ। अर्को मुक्तक वाचन गर्छु, भानुभक्त आचार्य अपूर्ण दरख पाँच सुखड कैलालीका मित्र हुनुहुन्छ। तिम्रो लागि फरियाएर चोली लिएर आउँछु, चुरापोते सिन्दुरमा भोली लिएर आउँछु। तिम्रो लागि फरियाएर चोली लिएर आउँछु, चुरापोते सिन्दुरमा भोली लिएर आउँछु। आमा बुबालाई भनेर दाईलाई मनाएर हेरिबस्नु मेरो बाटो डोली लिएर आउँछु, हेरिबस्नु मेरो बाटो डोली लिएर आउँछु। केही वर्ष पर्ख अझै डोली लिए आउँला, एउटा शिव परिवारले गाउनुभएको गीत पनि छ। सकेसम्म त्यो त्यस्तै भाव आउने, त्यस्तै काफिया मिल्ने चाहिँ त्यति नलेखौँ। छोडेर गई अनि मन मारेर गएकी छे, पार्नु पिरमा आज पारेर गएकी छे। छोडेर गई अनि मन मारेर गएकी छे, पार्नु पिरमा आज पारेर गएकी छे। धन नभए नि मनको त अवार्ड जितेको थिएँ, यति हुँदा नि दिल अन्तै सारेर गएकी छे, यति हुँदा नि दिल अन्तै सारेर गएकी छे। विक्रम पाण्डे समान्ता अर्घाखाँचीका मित्रको यो मुक्तक मैले लिएर आएको झन्डै 50 बढी मुक्तकहरूको श्रृङ्खला, मुक्तकहरूको क्रम यहीँ टुङ्ग्याएँ। मैले कार्यक्रमबाट छुट्टिनुपर्ने बेलामा पनि आइसकेँ र धेरैभन्दा धेरै मुक्तकहरू पनि वाचन गर्न सकेँ। अब चाहिँ अरू मुक्तकहरू वाचन गर्न सम्भव हुँदैन, छुट्टिनुपर्छ। अब चाहिँ यतिन्जेल कार्यक्रम सुनेर बसिदिनु हुने तपाईँ सबै सबैलाई धन्यवाद, अनि हरेक रेडियोको प्रविधि कक्षमा बसेर साथ दिनुहुने तपाईँप्रति आभार व्यक्त गर्दछु। अघि नै मैले केही रेडियोहरूको नाम वाचन गरेको थिएँ, त्यहाँ तपाईँको रेडियोको नाम नआएको भए कृपया रेडियोको आधिकारिक साथीहरूले जानकारी दिनुहोला। फेसबुक अचेल धेरैले चलाउनुहुन्छ, अझ रेडियोमा रहनुहुने साथीहरू त हरेक समय नै जोडिनु भएको हुन्छ। अनलाइनमा के को भइरहेको छ, विभिन्न अपडेटहरू, समाचारको आदान प्रदान नै फेसबुकमा हुने गर्छ। अरू अरू कहाँ के भयो भन्ने अपडेटहरू पनि त्यसैले पनि त्यसैमा जानकारी दिनुभए हुन्छ। बहकिने मन सर्च गर्नुहोला, BAHAKINEMAN, जुन 63,000 धेरै साथीहरूले लाइक गरिसक्नु भएको फेसबुक पेज छ। अनि त्यसमा तपाईँले जानकारी दिनुहोला, इनबक्स गर्नुहोला, म्यासेज पठाउनुहोला, म छुटेका रेडियोहरूको नाम पनि वाचन गर्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने उषा केसीजीप्रति आभार व्यक्त गर्दछु, र म महावीर विश्वकर्मा पनि बहकिने मनको आजको श्रृङ्खलाबाट चाहिँ ओझेल पर्ने बेलामा आइसकेको छु। अन्तमा मेरो मुक्तक राख्दै आजको लागि ओझेल पर्छु कार्यक्रम बहकिने मनबाट। सुन्छु सबैको मालामाल भएको छ, आफ्नो त तालमा बेताल भएको छ। सुन्छु सबैको मालामाल भएको छ, आफ्नो त ताल न बेताल भएको छ। तिमी के छ खबर भनेर मात्र सोच्छौ, तिमी के छ खबर भनेर मात्र सोच्छौ। के सुनाऊ जिन्दगी बेहाल भएको छ, के सुनाऊ जिन्दगी बेहाल भएको छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। पानी भनेको होइन, पिता बाजेको होइन मैले माया लाएको होइन तिमीलाई अप्सरा भने खोला पारीमा खोला बीचैमा पापी दो भना बिर्सनेले बिर्सु मगायो किन रुन्छ व्यर्थै यो मरा किन रुन्छ व्यर्थै यो मलाई